चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा देखेंगे। अजलुन मुद्दत यानी मुकर्रर, हमजा जीम लाम रूट है, इसम नकिरा है। अतराफ किनारे सिरे, तोयरा फारूट है, इसम जमा, इसका मुफरत है तरफुन। मौकिब नजरसानी करने वाला, लौटाने वाला, ऐन काफ बारूट है, इसम फाइल वाहिद मुजक्कर। मुरसलन भेजा हुआ, रॉ सीन लाम रूट है, इसम मफूल वाहिद मुजक्कर। चलिए अफाल को देखते हैं। यमहु मीम हा वाव रूट है, बाप नसरा, महवन मस्तर, फेल मुजारे वाहिद मुजक्कर गायब। युथ बितु साबाता रूट, बाब फाल, इथबातन मस्तर, फेल मुदारे वाहिद मुजक्कर गायब। नुरियन्ना रा हमजा या, बाब फाल, ईरा अन मस्तर, फेल मुदारे जमा मुतकल्लिम। मुअक्कद बिन नून सकीला यानी जो आखिर का नून है ये सकीला है। नईदु वाव ऐन दाल, बाब दरबा, वादन मस्तर, फेल मुदारे जमा मुतकल्लिम। नतवफ़यन्ना वाव फाया रूट, तफाउल बाब, तवफ़ुयन मस्तर, फेल मुदारे जमा मुतकल्लिम और आखिर में नून सकीला है। नती हमजा ताया, बाब दरबा, इत्यानन मस्तर, फेल मुदारे जमा मुतकल्लिम। नन कुसु नून काफ स्वाद, बाप नसरा, नक्सन मस्तर, फेल मुदारे जमा मुतकल्लिम। याहकुमा हा काफ मीम रूट, बाप नसरा, हुक्मन मस्तर, फेल मुदारे वाहिद मुजक्कर गायब। तकसिबु काफ सीन बारूट, बाब दरबा, कस्बन मस्तर, फेल मुदारे वाहिद मुजक्कर हाजिर। चलिए टाइटल्स को देखते हैं। रुकू का टॉपिक है इतराजात का जवाब। आयत नंबर 38 से 39 का टॉपिक है। हर काम का वक्त मुकर्रर है। आयत नंबर 40 से 41 आप सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद। आयत नंबर 42 काफिरों के शर्मनाक कारनामे। आयत नंबर 43 रिसालत के मुनकिर। बस जी, चलिए मकासिद को देखते। पहला मकसद है دین کی ذمہ داریوں کے ساتھ ساتھ گھریلو زندگی کو کیسے مینج کریں یہ سیکھ سکیں، تقدیر کی حقیقت کو سمجھ کر ایمان بالقدر کو مضبوط کر سکیں، زمین کو کناروں سے گھٹا رہے ہیں اس جملے کی حقیقت کو سمجھ سکیں، جب لوگ آپ کو جھٹلائیں تو آپ کا کیا عمل ہونا چاہیے اس کو سیکھ سکیں. اللہ تعالیٰ ہمیں ان مقاصد میں پورا فرمائے. چلیے اب تلاوت سنیں گے. وَلَقَدْ أَرْسَلْنَا رُسُلًا مِّن قَبْلِكَ وَجَعَلْنَا لَهُمْ أَزْوَاجًا وَذُرِّيَّةً وَمَا كَانَ لِرَسُولٍ أَن يَأْتِيَ بِآيَةٍ إِلَّا بِإِذْنِ اللَّهِ لِكُلِّ أَجَلٍ كِتَابٌ يمحو الله ما يشاء ويثبت وعنده أم الكتاب وإما نرينك بعض الذي نعدهم أو نتوفينك فإنما عليك البلاغ فإنما عليك البلاغ وعلينا الحساب أولم يروا أنا نأتي الأرض ننقصها من أطرافها والله يحكم لا معقب لحكمه وهو سريع الحساب وقد مكر الذين من قبلهم فلله المكر جميعا يعلم ما تكسب كل نفس وسيعلم الكفار لمن عقبى الدار ويقول الذين كفروا لست مرسلا قل كفى بالله شهيدا بيني وبينكم قل كفى بالله شهيدا بيني وبينكم ومن عندي